अरब डलर कोर्सको घोषणा समेत गर्नुभयो। र भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा फाइनल प्रवेशका लागि चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्सा भिड्ने भएका छन्। गैराती भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई 7 विकेटले पराजित गर्दै फाइनल नजिक पुगेको हो। पन्सा भने कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। क्वालिफाइरिङ अन्तर्गत हिजो भएको पहिलो खेलमा विजय भएको कोलकाता नाइट राइडर्स भने फाइनल पुगिसकेको छ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुए, नमस्कार।